माया पर खाको बेल होइन, टुटी जाने दुई दिनको खेल होइन, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला सुने गर्दैन, खाको भेल होइन, टुटी जाने दुई दिनको खेल होइन, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला सुने गर्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला सुने गर्दैन, होइन माया दुई दिनको सुने गर्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्त कुटा काटला जमी काटैन मेरो माया है नानी जाने धरती फाटला आकाश फाट्दैन ढाटी लाएको मायाले चिन्ता काट्ला जुनी काट्दैन कस्तो छ देखिन्न हत्केलाले सूर्यलाई छेकिन्न धरती फाट्ला आकाश फाट्दैन धरती फाट्ला आकाश फाट्दैन ढाटी लाएको मायाले चिन्ता काट्ला जुनी काट्दैन लाएको मायाले चिन्ता काट्ला जुनी काट्दैन साँच्चै हो नि बरु मुटु साटेको धरु धर्म है नदी ढाटेको धरती फाट्ला आकाश फाट्दैन धरती फाट्ला आकाश फाट्दैन ढाटी ढाटी लाएको मायाले चिन्ता काट्ला जुनी काट्दैन मन मुटु साटेको धरु धर्म है नदी ढाटेको धरती फाट्ला आकाश फाट्दैन धरती फाट्ला आकाश फाट्दैन